نحمده ونصلي على رسوله الكريم، أما بعد فأعوذ بالله من الشيطان الرجيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب يسر ولا تعسر وتمم بالخير. آج حیات صحابہ کے درخشاں پہلو کتاب کے سلسلے میں سے ہم پہلے صحابی کی کہانی شروع کریں گے. تھوڑی سی انسٹرکشنز جو آپ سب کو فائدہ دیں گی اس کو سیکھنے کے لیے. اس کا طریقہ یہی ہوگا کہ ہر صحابی کو ہم ان کی جو ترتیب ہے اسی کو سامنے رکھتے ہوئے بات کریں گے. اصل میں یہ سٹوری ٹائم ہے، لیکن سٹوریز تاریخ کی اور ان کرداروں کی کہ جنہوں نے اسلام کی تاریخ رقم کی. کتاب کا نام چونکہ آپ کو معلوم ہے کہ حیات صحابہ کے درخشاں پہلو ہے، تھوڑا سا ایک چیز کہوں گی کہ کچھ لفظ شاید اردو کے اعتبار سے آپ کو مشکل لگے، تو اس کے لیے جب میں آپ کے سامنے ریڈ کروں گی اور یا بعد میں پھر آپ خود ریڈ کیا کریں گے گھر میں، تو اس میں آپ مشکل لفظوں کو سکپ بھی کر سکتے ہیں اور اس کا آلٹرنیٹ چینج بھی کر سکتے ہیں، کیونکہ یہ اردو کی کلاس نہیں، اردو کی باریکیاں بات کرنے کی ضرورت نہیں، اور سٹوری میں مزہ کب آتا ہے؟ جب فلوئنٹ ہو. تو جب میں پڑھوں گی تو آپ دیکھیے گا کہ مشکل لفظوں کو میں خود بخود کچھ نہ کچھ چینج کر دوں گی آپ کے لیے، اور یہ اصل میں آپ کو سکھانا مقصود ہے کہ بعد میں جب آپ خود اکیلے میں اس کتاب کو پڑھیں گے تو آپ بھی اسی انداز سے بات کریں گے. ٹھیک ہے، تو شروع کرتے ہیں. اعوذ باللہ من الشیطان الرجیم. صفحہ نمبر 15 ہے، اور آج کے پہلے مسلم ہیرو جن کا ہم ذکر اس کتاب کے ناطے سے دیکھیں گے وہ ہیں حضرت سعید بن عامر رضی اللہ عنہ. اور ان کے بارے میں جو مشہور جملہ ہے وہ کیا ہے کہ حضرت سعید بن عامر رضی اللہ عنہ نے دنیا کے بدلے آخرت کا سودا کیا. اللہ تعالیٰ اور رسول اللہ صلی اللہ علیہ وسلم کو ہر چیز پر مقدم جانا. حضرت سعید بن عامر رضی اللہ عنہ ان ہزاروں جوانوں میں سے تھے جو قریش کے سرداروں کی دعوت پر مکہ معظمہ کے اوپر کی طرف تنیم کے مقام کی طرف محض اس لیے چل کھڑے ہوئے تاکہ آن حضرت صلی اللہ علیہ وسلم کے ایک صحابی حبیب بن عدی کی شہادت کا منظر اپنی آنکھوں سے دیکھ سکے رضی اللہ عنہ، جنہیں قریش نے دھوکے سے پکڑ لیا تھا. میں آپ کو ساتھ ساتھ ٹاپک بھی انشاءاللہ تعالی ان کے لکھاؤں گی. اور یہ ٹاپک کون سا ہے؟ سعید بن عامر کا اسلام کی طرف پہلا قدم. حقیقت میں یہاں وہ موٹیف بیان ہوا ہے کہ جس کی وجہ سے سعید بن عامر رضی اللہ تعالیٰ عنہ کے دل میں اسلام کی محبت آئی. اور یہ خود اپنے آپ کو اس بات کو بیان کرتے ہیں کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ایک اور صحابی تھے حبیب بن عدی، جن کو کفار مکہ نے بہت بے دردی سے قتل کیا. نہ صرف یہ کہ قتل کیا بلکہ ان کے جسم کے ٹکڑے ٹکڑے کیے، اور ظلم کی یہ کہانی دکھانے کے لیے انہوں نے لوگوں کو سر عام دعوت دی تھی کہ آؤ دیکھو ہمارے نظریات سے اختلاف کرنے والوں کو ہم سزا کیسی دیتے ہیں، ہم ان کو دنیا میں ہی اس طرح کی مثال بنا کے پیش کریں گے کہ لوگ پھر اس چیز کی طرف آنے کی ہمت بھی نہ کریں. وہی دھمکی کل تھی، یہی دھمکی آج ہے، اور قربانیاں دینے والے کل زیادہ تھے آج تھوڑے ہیں. اصولوں پہ سمجھوتے کرنے والے آج زیادہ ہوں گے، اس دور میں وہ اصول نہیں چھوڑتے تھے، جان چھوڑ دیتے تھے. تو انہی میں سے ایک صحابی تھے حضرت حبیب بن عدی رضی اللہ عنہ. تو ان کی شہادت کا واقعہ ہے پہلے پورشن میں، جس کو سعید بن عامر دوسرے بہت سارے لوگوں کے ساتھ دیکھ رہے ہیں، لیکن یہی شہادت اصل میں حبیب کی تو شہادت بن گئی لیکن سعید بن عامر کے دل میں اسلام کی محبت آ گئی. اب کہتے ہیں کہ میں حبیب کی شہادت کا منظر اپنی آنکھوں سے دیکھ رہا تھا، قریش نے جن کو پکڑا ان کی جوانی نے اسے اس قابل بنا دیا تھا کہ وہ لوگوں کے کندھوں سے اوپر گزرتا ہوا ابو سفیان بن حرب اور صفوان بن امیہ جیسے سرداران قریش کے برابر کھڑا ہو سکے. وہاں ان دونوں کے سوا और भी अरब के शख्स सवार थे जो अगली सफों में बैठे हुए थे। यानी ये कहते हैं कि मैं जवान था, जिस्म ताकत अच्छी थी, तो मैं उस मंजर को देखने के लिए आगे से आगे चला गया, सफों को फलांगता हुआ सबसे आगे चला गया ताकि मंजर अच्छी तरह नजर आए, और ये उस वक्त कुफर पे थे। उसे ये मौका इस तरह मिला कि कुरैश के इस कैदी को अपनी आंखों से देख सके। इसने इस मंजर का मुशाहिदा किया कि औरतें, बच्चे और जवान सब इसे मौत की वादी की तरफ बेदरेक धकेल रहे हैं। इनका मकसद ये था कि वो इस सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम को शहीद करके आ हजरत सल्लल्लाहु अलैहि वसल्लम से इंतकाम लें, और यूं बदर के कत्ल किए हुए लोगों की रुसवाई का बदला चुकाएं। यहाँ ये चीज ऐड करवा दूं कि हुबैब का कत्ल जो था वो गजवे बदर के मार्के के बाद हुआ, क्योंकि उस वक्त तक लोगों को जोश आ चुका था कि इन्होंने हमारे 70 सरदारों को हलाक किया, तो लिहाजा उन्होंने एक किस्म की जुल्म की कहानी शुरू कर दी। उन्हीं में से एक हुबैब बिन अदी थे, तो उनके कत्ल की कोशिश जो है तो उसका ये मंजर है। जब ये लोगों का जो रश था अपने इस कैदी को लेकर, यानी हजरत हुबैब को लेकर, इस मुकाम पर पहुंचा जो पहले से ही इसकी शहादत के लिए मुकर्रर कर दिया गया था, तो इस मरहले पर लंबे कद वाले सईद बिन आमिर रज़ियल्लाहु अन्हो ने हजरत हुबैब रज़ियल्लाहु अन्हो की तरफ नजर दौड़ाई। कुरैश के सरदार उसे तख्तेदार की तरफ ले जा रहे थे, यानी जहां उनको फिर सूली पे चढ़ाया जाएगा। उसने बच्चों, औरतों की चीखों पुकार और शोर में एक पुरवकार और पुरसुकून आवाज सुनी। हजरत हुबैब रदी अल्लाहु अन्हो फरमा रहे थे, अगर तुम्हारे लिए मुमकिन हो तो मुझे मरने से पहले 2 रकत नमाज पढ़ लेने की मोहलत दो। गौर कीजिएगा, आप भी अल्लाह के रास्ते में जान जा रही है, शहादत का मर्तबा मिल रहा है, क्या यही नेकी काफी नहीं थी जन्नत पाने के लिए? लेकिन नहीं, वो लोग जिनके दिल अल्लाह की मोहब्बत में अटे होते हैं वो एक नेकी करके उसी को काफी नहीं समझते, वो उससे अगले ही मरहले पे जाने की कोशिश करते हैं। हुबैब सूली पे चढ़ने से पहले एक दरख्वास्त करते हैं, और वो क्या है कि मुझे 2 रकत नमाज पढ़ने की मोहलत दो। और फिर सईद बिन आमिर ने देखा कि हजरत हुबैब रजी अल्लाह अन्हु जितनी दफा इन सहाबियों का नाम आए दिल की गहराइयों से कहा करे रजी अल्लाह अन्हु, कि अल्लाह उनसे राजी हो गया। किबले की तरफ मुंह करके खड़े हुए और 2 रकत नमाज पढ़ रहे। ये 2 रकतें कैसी थी, इतनी हसीन, इतनी मुकम्मल कि क्या कहने। कि इसके बाद इसने देखा कि कौम के सरदारों की तरफ मुंह करके हजरत हुबैब रजी अल्लाहु अन्हो ये कह रहे हैं, बखुदा अगर मुझे इस बदगुमानी का अंदेशा न होता कि तुम कहीं ये न समझ बैठो कि मैंने नमाज को मौत के डर से लंबा कर दिया, तो मैं नमाज में और वक्त सर्फ करता, यानी और ज्यादा वक्त गुजारता। फिर उन्होंने कुरैश के सरदारों को अपनी आंखों से देखा कि वो हजरत हुबैब रदी अल्लाहु अन्हो का जिंदा हालत में मसला कर रहे हैं, यानी ये लोग जिसका एक एक उज्व एक के बाद एक काट रहे हैं, और साथ साथ ये कहते हैं, क्या तुम्हें ये पसंद नहीं कि तुम्हारी जगह हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हो और तुम इस तकलीफ से बच जाओ। इनका इस हालत में कि खून के धारे जिस्म से फूट रहे थे जवाब ये था, अल्लाह की कसम मुझे कतन ये बात पसंद नहीं कि मैं अपने अहलोयाल में अमन और चैन से रहूं और हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को एक कांटा भी चुभे। फिर जनाब सईद बिन आमिर ने देखा कि लोग फिजा में हाथ हिला हिला कर बुलंद आवाज से ये कह रहे हैं, इसे मार डालो, इसे मार डालो। इसके बाद उन्होंने हजरत हुबैब रदी अल्लाहु अन्हो को देखा कि वो तख्तेदार पर अपनी नजरें आसमान की तरफ उठाए हुए अल्लाह ताला से इल्तजा कर रहे हैं, इलाही इन सब जालिमों को शुमार कर, यानी इनको गिन ले और इन्हें तबाही का मजा सिखा और इनमें से किसी को माफ ना कर। ये कहकर उन्होंने जिंदगी की आखिरी सांस ली। ये वो लम्हा था जब इनका जिस्म तलवारों और नेजों की जरबों से चूर हो चुका था और इतने जख्म खा चुका था कि जिनका शुमार नहीं किया जा सकता। मैं और आप, हम सब अपने ईमान का जायजा लें। सईद बिन आमिर की बात तो बाद में देखेंगे, हुबैब का ईमान कैसा प्यारा है। कि मुझे तकलीफ आ जाए लेकिन अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम को कांटा भी ना चुभे और इस वजह से जिंदा जिस्म कट रहे, एक लम्हे के लिए सोचिए वो कौन सा दिन था जब हमें इस्लाम के लिए आखिरी बार चोट पड़ी, वो कौन सा दिन था जब हमें इस्लाम की वजह से किसी ने ताना दिया, वो कौन सा दिन था जब इस्लाम की वजह से लोगों ने हमारी दुनिया जीरन कर दी। कोई भी तो नहीं, हमारे पास तो कुछ है ही नहीं कि अल्लाह के सामने कल क़यामत के दिन पेश कर सके कि अल्लाह ये तेरे रास्ते में छोड़ के आई, ये कटा के आई। ये सहाबे कराम क्यों इनको रदी अल्लाहु अन्हु टाइटल मिला, क्योंकि वाकई इन्होंने दुनिया में अल्लाह को राजी कर दिया। इनकी जिंदगियां रब की रजा वाली थी और इनकी मौतें भी रब की रजा वाली थी। और इस मंजर ने अब सईद बिन आमिर के दिल को पखिला दिया। अगला हिस्सा शुरू होता है इस चैप्टर का, इसका टॉपिक आप लिख सकते हैं और इस्लाम सईद बिन आमिर के दिल में था ही अब जुबान पे आ गया। मुख्तसर कह सकते हैं और इस्लाम जुबान पे आ गया। कुरैश भी लाखर मक्का वापस लौट गए, यानी हुबैब को तकलीफ देने के बाद अब वापस गए। और इसके बाद पेश आने वाले बड़े बड़े संगीन मारकों के नरगे में हजरत हुबैब रजी अल्लाह अन्हु और इनके वाकियाते शहादत को बिल्कुल भुला गए। यानी उसके बाद उन्होंने और भी लोगों के साथ ऐसी जुल्म की कहानियां की कि लोगों को हुबैब की शहादत भूल गई। लेकिन इस नौजवान सईद बिन आमिर रजी अल्लाह अन्हु के दिल के पर्दे पर एक लम्हे के लिए भी हजरत हुबैब की शहादत का मंजर महव ना हो सका। चुनाचे जब भी सोते ख्वाब में ये मंजर बराबर दिखाई देता और बेदार होते तो ख्याल की आंख से यूं देखते कि जैसे हुबैब सूली के तख्ते पर चढ़े हैं और पूरे इत्मीनान के साथ दो रकत नमाज अदा कर रहे हैं। यही नहीं बल्कि इनकी पुरदर्द आवाज जैसे इनके कानों में गूंज रही है और वो कुरैश के खिलाफ बद्दुआ में मसरूफ है। और इस ख्याल से इनका कलेजा दहल जाता कि कहीं आसमान का कड़का इनको ना ले और आसमान से पत्थर गिरकर इनको तबाह न कर दे। हजरत हुबैब रजी अल्लाह अन्हो ने जामे शहादत नोश करके जनाब सईद रजी अल्लाह अन्हो को वो सब कुछ सिखा दिया जिसका इन्हें पहले कतई इल्म न था। इन्हें सिखाया कि हकीकी जिंदगी अकीदा और अकीदे की राह में ता दमे आखिर मुसलसल जिहाद का नाम है। दोबारा बोलूंगी ताकि हम भी अपने ईमान को चेक करें और हम भी देखें क्या हमने भी ये बात सीखी कि नहीं, क्या कि असल जिंदगी अकीदा और अकीदे की राह में आखिरी दम तक मुसलसल जिहाद करने का नाम है। अल्लाह अकबर, हमें तो अकीदे की कोई बात मालूम ही नहीं, हम उसके तकाजे कैसे पूरे करेंगे। हमें तो पढ़ना मुश्किल लगता है, हमें तो सुनना मुश्किल लगता है, लेकिन उनका हाल देखिए कि इसके नाम पे जिंदगियां कुर्बान करने वाले। क्योंकि उनको पता था कि बंदे मोमिन की जिंदगी आखिरी दम तक जिहाद का नाम है। आराम नहीं है उसकी जिंदगी में, वो तो एक ही जगह आएगी जहां वो सुकून और आराम से रहेगा। ये दुनिया काम का वक्त है, आराम का वक्त नहीं। दूसरी बात जो उन्होंने इस वाक्य से सीखी और हमें भी सीखनी है इंशाल्लाह, वो ये थी कि पुख्ता और मुहकम ईमान, यानी पुख्ता ईमान ऐसे अजीब व गरीब किरदारों को जन्म दे सकता है जो आम हालात में सामने नहीं आते। क्या बात हुई कि जब इंसान का ईमान पुख्ता होता है ना, तो उसकी वो पर्सनैलिटी डेवलप होती है, उसकी वो करेक्टर बिल्डिंग होती है जो आम हालात में नहीं होती। क्या आपने नहीं कभी देखा, आम हालात में आप बड़े नाजुक बने फिरते हैं, लेकिन जो ही को मुश्किल हालात आते हैं तो इंसान फिर गिरने वाला नहीं थामने वाला बन जाता। नाजुक अंदाम लड़कियां जिनके नाज और नखरे बहुत होते हैं, खुदा न खास्ता कोई हादसा आ जाता है जिंदगी में, शोहर चला गया, बच्चे पालने पड़ गए, तो आप देखिए कि वही लड़कियां कितनी मजबूत हो जाती हैं। और हकीकत भी यही है कि मुसीबतें हमारे अंदर की खैर को बाहर लेके आती हैं। जैसे आतिशफिशां फटते हैं तो उनके फटने से जमीन अपने खजाने कभी कभी उगल देती है। लोगों को खबर भी ना होती कि इस जमीन में इतने खजाने हैं, लेकिन आतिशफिशां उसको खोल के रख देते हैं। लिहाजा अल्लाह के रास्ते में جب کوئی مشکل آئے، اللہ کے راستے میں جب کوئی آزمائش آئے تو فوراً ہی دیکھنا ہے کہ کیا میں نے اس آزمائش سے کچھ سیکھا، کیا واقعی میری زندگی کے اندر کوئی تبدیلی آئی اس چیز سے، اور میں نے وہ چیز سیکھ لی جو مجھے اس مصیبت میں ڈالنے سے سکھانا مقصود تھی. اس کے علاوہ انہیں اس حقیقت کا بھی احساس ہوا کہ وہ شخص جس سے اس کے دوست اس درجے محبت رکھتے ہیں کہ اس پر جان نچھاور کرتے، بلا شبہ اللہ کا سچا رسول ہے جس کی حمایت کے سامان آسمان کی طرف سے مہیا ہوتے ہیں. یعنی اللہ کے نبی صلی اللہ علیہ وسلم سے صحابہ کرام کی محبت بھی دیکھ لی کہ کیسے آپ پہ عزت نہیں آئی اور اپنی جان کٹوا دی. آج ہم اپنے دل کو چیک کریں، کیا میرے دل میں اللہ کے نبی صلی اللہ علیہ وسلم کے لیے ایسی ہی محبت ہے؟ کیا آج ان کے بارے میں کوئی غلط بات کہہ دے تو کیا مجھے بھی اتنی ہی تکلیف ہوتی ہے جتنی اس دور کے لوگوں کو ہوتی تھی؟ کیا آج ہم اللہ کے نبی صلی اللہ علیہ وسلم کے طریقوں پہ عمل کر کے ہی لوگوں کی نظروں میں اونچا بننا یا ان کی نظروں سے گرنا انہی جذبات اور انہی کوششوں کے اندر ملوث نہیں رہتے؟ ہم سب کو اپنے ایمان کا جائزہ لینا، کیونکہ دیکھیں ایمان بیج کی طرح ہے، جب بیج مضبوط ہوتا ہے تو پودے بھی اگتے ہیں، عمل کے پودے بیجوں پہ لگتے ہیں، ایمان کمزور ہے تو بات نہیں بنے گی. آج ایمان کیوں نہیں کم آج ایمان تو ہے لیکن کمزور ہے، اس لیے پودے نہیں اگتے، پھل نہیں لگتے، وہ فصل آج نہیں تیار ہو رہی مسلمانوں کی جو مقصود تھی. دونی من کی ٹھوکر سے صحرا و دریا، پہاڑ سمٹ کر ان کی ہیبت سے رائی. یہ وہ لوگ تھے جن کے لیے علامہ اقبال نے کہا تھا کہ اللہ کے نبی صلی اللہ علیہ وسلم کے ساتھ ایک سچا مومن کہیں آ جاتا ہے تو اس کے ارد گرد کی زمین میں ارتعاش آنے لگتا ہے. آج ہم اتنے ہونے کے باوجود ارتعاش تو چھوڑیے، ہلکی سی جنبش بھی اپنے ارد گرد پیدا نہیں کرتے. کیوں؟ کہ آج ہمارے اندر وہ ایمان نہیں، آج وہ قربانی کا جذبہ نہیں. اور یہی بات تھی جس کو سیکھ کے پھر سعید بن عامر کا سینہ اسلام کے لیے کھل گیا. سارے مجمع کے سامنے انہوں نے آ کر اعلان کر دیا کہ میں بت پرستوں کی آلائشوں یعنی گندگیوں سے پاک ہو کر اور بے اختیار بتوں سے منہ موڑ کر ایک اللہ کے آگے سر تسلیم خم کرتا ہوں، یعنی میں آج سے مسلمان. اللہ اکبر، کیا ہم نے کبھی ایسا منظر نہیں دیکھا؟ ایک قتل ہوتا دیکھ کے، ایک ظلم ہوتا دیکھ کے سعید بن عامر کا سینہ کھل گیا. آج بھی اسلام کے نام پہ قتل موجود ہے، آج بھی ایسی وحشتناک تصویریں سرعام دکھائی جاتی. کیا یہ تصویریں ہمیں روایتی مسلمان سے شعوری مسلمان میں بدلتی ہیں؟ ہم خبریں بھی سنتے ہیں، ہم اعلانات بھی سنتے ہیں، لیکن نئی بات بنتی. یہاں سے ایک اور بات بھی پتہ چلتی ہے، ہم نہیں جانتے آج کے دور میں بھی جو لوگ کنورٹ ہو رہے ہیں نہ جانے کس کس ظلم کو دیکھنے کے بعد ان کے سینے کھل رہے ہیں. یہاں سے ایک اور بات بھی معلوم ہوتی ہے، وہ نوٹ کیجئے گا کہ اللہ تعالیٰ شر میں سے خیر نکالتا ہے. حبیب کی موت شر لگی لیکن سعید بن عامر کو زندگی مل گئی، اسلام کی زندگی مل گئی. یہاں سے ایک اور بات بھی پتہ چلتی ہے، اور وہ کیا کہ بعض دفعہ انسان کو خود بھی معلوم نہیں ہوتا کہ میرے کس عمل سے خیر کہاں تک جائے گی. جب خبیب رضی اللہ تعالیٰ عنہ کی شہادت ہو رہی تھی، انہوں نے تو یہ سوچا بھی نہ تھا کہ میرا یہ دنیا سے جانا اور میری یہ استقامت کسی کے دل میں ایمان ڈال دے گی. وہ دنیا سے چلے گئے اور سعید بن عامر کا صدقہ جاریہ چھوڑ گئے، جن کے لیے انہوں نے ایک لفظ نہیں بولا، کوئی تبلیغ نہیں کی، لیکن ایک اچھا عمل دوسرے کو اسلام کی طرف لے آتا. اس سے ایک اور بات بھی پتہ چلتی ہے، اور وہ کیا کہ جب قربانیاں دینے والے تھوڑے سے ہی لوگ کیوں نہ موجود ہوں، لیکن ان کی موجودگی دوسروں کو اسلام کے راستے میں جمانے کے لیے کافی ہوتی ہے. ہم سب کو اپنے لیے عمل منتخب کرنا ہے، حق ہو تو حق کا ساتھ دینا ہے، باطل ہے باطل کو نہیں ماننا. اسلام کے راستے میں، اللہ کے دین کے راستے میں جہاں قربانیوں کی نوبت آئے پیچھے نہیں ہٹنا، یہ نہیں سوچنا کوئی بات نہیں اب ہم مجبور ہیں، نہیں، اعلیٰ درجے اختیار کرنے، اتنا پہ نہیں جانا، رخصتوں کو قبول نہیں کرنا، عظیمت کے راستوں پہ چلنا. یہاں آپ دیکھا کہ سعید بن عامر مسلمان ہو گئے. اب اگلا حصہ جو ہے اس کو پڑھتے ہیں، اور اس کے بعد آپ کو ٹائٹل دوں گی تاکہ پھر آپ بھی اس فہم کو محسوس کر سکیں. سعید بن عامر رضی اللہ عنہ نے مکہ میں سکونت تر کر دی اور مدینہ کی جانب ہجرت کی اور رسول اللہ صلی اللہ علیہ وسلم کی رفاقت اور صحبت میں رہنے لگے. خیبر اور اس کے بعد ہونے والے غزوات میں شرکت کا شرف حاصل کیا. جب نبی صلی اللہ علیہ وسلم نے اپنے رب کے جوار رحمت کی طرف کوچ کیا یعنی آپ کا انتقال ہو گیا, اس وقت سعید بن عامر سے ان کی خدمات کی وجہ سے آپ بہت خوش تھے. آپ کے بعد ابو بکر صدیق اور عمر فاروق رضی اللہ تعالیٰ عنہ کے ہاتھوں میں سعید بن عامر برہنہ شمشیر بن کر رہے یعنی تلوار کی طرح بنے اور ایسی زندگی بسر کی جو مسلمانوں کے لیے کردار کا نادر نمونہ ثابت ہوئی, جنہوں نے دنیا کو بیچ کر آخرت کا سودا کیا اور اللہ تعالیٰ کی رضا جوئی کے لیے اپنی خواہشات کے مقابلے میں راجح اور مقدم جانا. اس حصے کا عنوان کیا ہے؟ اور ترجیحات بدل گئیں. جب دل بدلا تو ترجیحات بدل گئیں. قربانی دینا آسان ہوا, ہجرت کرنا آسان ہوا. جو چیزیں پاؤں پکڑتی ہیں دنیا کی وہ چیزیں ہٹ گئیں اور سعید بن عامر کا نصیب بدل گیا اور وہ مکہ سے مدینہ آ گئے, کیونکہ مدینہ میں نبی صلی اللہ علیہ وسلم ایک ساتھ حکومت قائم کر چکے تھے. غور کیجیے کیسے دل بدلتے ہیں تو ترجیحات بدل جاتی ہیں, دوستیاں بدلنے لگتی ہیں, ساتھ بدلنے لگتے ہیں اور نتیجہ کیا ہوتا ہے کہ لوگ پھر حقیقت میں اس چیز کو اپنی خوشی بنا لیتے ہیں جو اللہ کی خوشی ہوتی ہے. یہ مدینہ میں آتے ہیں اور وہاں پھر آپ دیکھیں جوہر دکھاتے ہیں. اللہ کے نبی صلی اللہ علیہ وسلم, پھر ابو بکر, پھر عمر فاروق رضی اللہ تعالیٰ عنہ کا دور, ان کو قربانیاں دینے اور اپنی جرت اور اپنی بہادری دکھانے کا ایک ذریعہ بنا اور یہ پھر لوگوں کے لیے نفع مند ہو گئے. ہم نے اس سے کیا سیکھا؟ کہ جب انسان کی سوچ بدلتی ہے تو اس کا عمل بھی بدلنے لگتا ہے. اگر آج تک ہم کوئی اپنا کام کرنا چاہتے تھے اور کر نہیں چکے, سوچ نہیں بدلی, تو اس کی وجہ کیا ہے؟ کہ ابھی تبدیلی اندر نہیں آئی. ہم بھی ہجرتیں کروانا چاہتے ہیں, ہم بھی اللہ کے راستے میں قربانیاں کر کے ان چیزوں کو قبول کرنا چاہتے ہیں جو ہماری آخرت کے لیے بہتر ہوں, لیکن ہم کیوں نہیں کہتے؟ اس لیے کہ ابھی سوچ نہیں بدلی. اگر اپنی اولادوں کا فکر ہے تو ان کی سوچ بدل دیجیے, پھر دیکھیے کہ عمل کیسے آتے ہیں. پھر آپ ان کو کہیں گے کہ تمہیں کیا ہو گیا, لیکن وہ اپنی زندگی کے راستے اسلام کی طرف خود بخود گامزن کرتے ہی رہیں گے. آگے دیکھتے ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے یہ دونوں خلیفہ یعنی ابو بکر صدیق اور عمر فاروق رضی اللہ تعالیٰ عنہ سعید بن عامر رضی اللہ عنہ کی صداقت اور تقویٰ کو خوب جانتے تھے, لہٰذا ان کی نصیحتوں کو غور سے سنتے اور ان کی ہر بات پر کان دھرتے. سعید بن عامر حضرت عمر رضی اللہ تعالیٰ عنہ کے پاس اس وقت تشریف لائے جبکہ وہ خلیفہ بن چکے تھے. آپ نے فرمایا, اے عمر رضی اللہ عنہ, میں تمہیں اس بات کی وصیت کرتا ہوں کہ لوگوں کے معاملے میں اللہ سے ڈرتے رہنا اور اللہ تعالیٰ کے بارے میں لوگوں سے کبھی نہ ڈرنا اور یہ کہ تمہارے قول اور فعل میں کبھی تضاد نہ ہو, اس لیے کہ انسان کی بہترین گفتار یعنی بات وہی ہوتی ہے جس کی تصدیق اس کا کردار کرے. اے عمر, اللہ سبحانہ تعالیٰ نے جن مسلمانوں کا تمہیں نگران بنایا ہے ان کے معاملات کی طرف خصوصی دھیان دیتے رہنا, ان کے لیے وہی پسند کرنا جو تمہیں اپنے اور اپنی اولاد کے لیے پسند ہو, اور ان کے لیے ہر اس چیز کو ناپسندیدگی کے نظر سے دیکھنا جو خود تمہیں اپنی ذات اور اپنے اہل و عیال کے لیے ناپسند ہو. مشکلات کا سامنا کرنے سے نہ گھبرانا اور حق کے راستے پر مضبوطی سے جمے رہنا اور حق کے راستے میں کبھی بھی ملامت کرنے والے کی ملامت کو خاطر میں نہ لانا. حضرت عمر رضی اللہ تعالیٰ عنہ نے فرمایا, سعید, بھلا کس میں یہ ہمت ہے کہ ان ذمہ داریوں سے عہدہ برا ہو سکے یعنی ان ذمہ داریوں کو پورا کر سکے جو خلافت کی صورت میں میرے اوپر ڈال دی گئیں. سعید رضی اللہ تعالیٰ عنہ نے فرمایا, آپ اس کے اہل ہیں, آپ ان لوگوں میں سے ہیں جن کو اللہ تعالیٰ نے امت محمد صلی اللہ علیہ وسلم کی نگرانی کا فریضہ سونپا. آپ ایک ایسے شخص ہیں کہ اللہ کے ہاں آپ سے زیادہ اور کوئی اس کا مستحق نہیں. تو یہ حصہ, اس کا عنوان کیا ہے؟ بتواسو بالحق, یہاں دیکھتے ہیں کہ سعید بن عامر تواصو بالحق کرتے ہوئے دکھ رہے ہیں. امام وقت حکمران عمر فاروق رضی اللہ تعالیٰ عنہ کہ جن کی غیرت اور جن کی ایمان کی کوئی مثال نہیں ملتی, لیکن آپ دیکھیے کہ حق بات کہتے ہوئے حضرت سعید بن عامر جو ہیں یہ ان کو کیسی اچھی نصیحتیں کرتے ہیں. اللہ کرے آج بھی کوئی ایسا سعید آ جائے کہ آج کے حکمرانوں کے سامنے یہی خوبصورت کلمات بول سکے. یہاں سے ہمیں کیا معلوم ہوتا ہے کہ اس دور میں کتنی آزادی تھی. ایک شخص جو حکمرانی کے لیے منتخب ہوتا ہے, عام درجے کا جو شہری ہے وہ بھی ان کو نصیحت کر سکتا ہے. عمر فاروق نے نہیں کہا کہ تمہیں جرت کیسے ہوئی مجھے بات کرتے ہو, تم نے مجھے کیا سمجھا. اور ایسے ہی لوگ یاد رکھیے فائدہ اٹھاتے ہیں کسی بھی چیز سے جو اپنی کان اپنے کانوں کو نصیحت سے بند نہیں کر لیتے. اور وہ لوگ جو اپنے آپ کو ہر فن مولا سمجھتے ہوئے غلطیوں سے پاک سمجھیں اور جن کے اندر اونت اتنی آ جائے کہ ان کی بات کے انداز سے بھی پتہ چل جائے کہ وہ اپنے دل میں کیا سوچے بیٹھے ہیں, تو ایسے لوگ پھر یاد رکھیے کہ بہت زیادہ دن تک دنیا کے نقشے پہ نظر نہیں آتے. اس مرحلے پر حضرت عمر رضی اللہ تعالیٰ عنہ نے جناب سعید رضی اللہ عنہ کو اپنی نصرت اور تائید کے لیے دعوت دی اور فرمایا, اے سعید ہم تمہیں علاقہ خمس کا گورنر بناتے ہیں. ایک علاقہ تھا. انہوں نے اس کے جواب میں کہا, اے عمر رضی اللہ عنہ اللہ کا واسطہ ہے مجھے اس آزمائش میں نہ ڈالیے. حضرت عمر رضی اللہ عنہ نے اس پر خفا ہو کر فرمایا, بڑے افسوس کی بات ہے کہ تم نے خلافت کا بوجھ تنہا میری گردن پر ڈال دیا اور خود اس سے الگ تھلگ ہونے کی کوشش کر رہے ہو. اللہ کی قسم میں چھوڑنے والا نہیں. اس کے بعد آپ نے ان کو صوبہ خمس کا گورنر مقرر کر دیا اور ارشاد فرمایا, کیا ہم تمہارے لیے کچھ معاوضہ مقرر نہ کر دیں, یعنی کچھ پے دیں تمہیں اس کام کی. اس پر سعید رضی اللہ عنہ نے کہا, امیر المومنین میں معاوضہ لے کر کیا کروں گا, میں معاوضہ لے کر کیا کروں گا, بیت المال سے جو کچھ مجھے ملتا ہے وہ بھی میری ضرورت سے زیادہ ہے. اور یہ کہا اور خیمس کی طرف چل پڑے. کچھ عرصے کے بعد وہاں رہنے والوں میں سے قابل اعتماد افراد پر مشتمل ایک وفد حضرت عمر رضی اللہ عنہ کی خدمت میں حاضر ہوا. آپ نے اس وفد یعنی گروپ جو تھا اس کو حکم دیا, تم لوگ مجھے ان افراد کے نام لکھ کر دو جو تم میں سے مفلس اور نادار ہیں تاکہ میں ان کی مالی مدد کر سکوں. وفد نے آپ کی خدمت میں ایک لسٹ پیش کی. کیا دیکھتے ہیں کہ اس فہرست میں یعنی اس لسٹ میں سعید بن عامر رضی اللہ عنہ کا نام بھی درج ہے. آپ نے فرمایا, کیا کون سعید بن عامر؟ انہوں نے کہا, جی ہمارا گورنر. فرمایا, کیا آپ کا گورنر مفلس ہے؟ انہوں نے کہا, جی ہاں اللہ کی قسم کئی کئی دن ان کے چولہے میں آگ نہیں چلتی. یہ سننا تھا کہ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ بے اختیار رو پڑے اور اتنا روئے کہ آپ کی داڑھی مبارک آنسوؤں سے تر ہو گئی اور آپ اٹھے اور ہزار دینار دیے اور ان کو ایک تھیلی میں بھر کر فرمایا, اس سے میرا سلام کہنا اور پیغام دینا کہ امیر المومنین نے یہ تھیلی تمہارے لیے بھیجی ہے تاکہ تم اس سے اپنی ضروریات کو پورا کر سکو. یہ وفد سعید بن عامر کے ہاں تھیلی لے کر آیا. آپ نے دیکھا کہ اس میں تو دینار ہیں. تھیلی کو اپنے سے دور ہٹا کر بس یہ کہنے لگے, انا للہ و انا الیہ راجعون. گویا کہ کوئی مصیبت نازل ہو گئی یا کوئی ناگوار واقعہ پیش آ گیا. یہ کیفیت دیکھ کر آپ کی بیوی گھبرائی بھی اٹھی اور کہنے لگی, میرے سر کے تاج کیا کوئی سانحہ رونما ہو گیا؟ کیا امیر المومنین وفات پا گئے؟ یعنی آپ نے جو انا للہ پڑھا تو شاید کسی کی وفات کی خبر آپ کو ملی. آپ نے فرمایا, نہیں بلکہ بات اس سے بھی زیادہ اہم ہو گئی. پھر بیوی نے پوچھا, کیا کسی معرکہ جہاد میں مسلمانوں کو کوئی صدمہ پہنچے؟ آپ نے فرمایا, اس سے بھی بڑی بات ہو گئی. اس نے عرض کیا, بھلا اس سے بڑی بات کیا ہو سکتی ہے؟ فرمایا, میرے ہاں دنیا آ گئی تاکہ میری آخرت کو بگاڑ دے. میرے گھر فتنہ ابھر آیا. اس نے عرض کی, کیوں نہ آپ اس فتنے سے جان چھڑا لیں. اس بیوی کو ابھی تک دیناروں کے بارے میں کچھ علم نہ تھا. انہوں نے فرمایا, کیا تو اس سلسلے میں میری مدد کرے گی؟ فرمایا, ہاں کیوں نہیں. اور آپ نے دینار کئی تھیلیوں میں بند کیے اور غریب مسلمانوں میں تک کر رضی اللہ عنہ. غور کیجئے گا کیسا کردار ہے. حکومت مل چکی, گورنر ہیں کہ گورنر کے گھر میں چولہا نہیں جلتا. اس حصے کا یہی ٹاپک لکھیں گے, گورنر کے گھر چولہا نہیں جلتا. آپ کو سمجھ آ رہا ہوگا کہ اسلام نے اتنی ترقی کیوں کی اور آج ہماری بستیوں کی وجہ کیا ہے. کتنی ہی باتیں ہیں اس حصے سے جو ہم لے سکتے ہیں. پہلی بات آپ دیکھیے کہ جب ان کو گورنری ملی تو کہتے ہیں یہ آزمائش ہے. کیا آج بھی ایسا ہی؟ انہوں نے تو کوئی فتح کا جشن نہیں منایا, انہوں نے تو کوئی ہلا گلا نہیں کیا تاکہ پتہ چل جائے لوگوں کو کہ آج ہم الیکٹ ہو گئے, آج ہمارے ہاں کیا ہوتا ہے. پھر آپ دیکھیے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کی فراست بھی سمجھ آتی ہے کہ انہوں نے ان کے تقوی اور زہد کی وجہ سے ان کو ایک علاقے کا گورنر مقرر کیا. اس سے کیا پتہ چلتا ہے کہ کسی مسلمان ملک کے حکمران جو چنے جائیں تو اس کی بنیاد ان کا تقوی ہو, ان کا زہد ہو, اللہ سے محبت کی بات ہو. پھر آپ اس سے ایک اور چیز اخذ کر سکتے ہیں اور وہ کیا ہے کہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کی بہترین لیڈرشپ, کہ آپ حکمران بن کے اپنے آپ کو بند کمروں میں یا بلٹ پروف گاڑیوں میں نہیں محفوظ کرتے تھے بلکہ اپنے معاشرے کی خبر رکھتے تھے. کہا کہ مجھے اس معاشرے کے غریب لوگوں کی خبر دو. آج کے حالات میں اگر ہم اس کو دیکھیں تو آپ دیکھیے کہ کیا ہوتا ہے, غریب بیچارے لائنوں میں لگے ہوتے ہیں کہ ہمیں کچھ مدد دی جائے, وہ اپنی عرضیاں پیش کرتے ہیں اور حکمران سننے کو تیار نہیں. لیکن عمر فاروق خود لسٹیں بنوایا کرتے تھے کہ کون ضرورت مند ہے. بہترین مینجمنٹ ہے, کوئی شخص کسی مینجنگ عہدے پہ موجود ہے تو اس کو اپنے لوگوں کی نظر رکھنی چاہیے کون ویک ہے. اگر ہم گروپ لیڈر ہیں, ہم اگر استاد ہیں, ہماری نظر ہونی چاہیے کون اسٹوڈینٹس ویک ہیں, ان کو کتنی ضرورت ہے, کس کو کہاں ضرورت ہے, تاکہ پھر ان کی مدد کی جائے. پھر اس کے بعد آپ دیکھیے کہ لوگوں نے حضرت سعید بن عامر جو ہیں ان کی خبر دی کہ ہمارا گورنر مفلس ہے. اس سے کیا پتہ چلتا ہے کہ مفلسی حد کو بڑھی ہوئی تھی, کہ عام لوگوں تک کھل گئی ان کی بات کہ گھروں میں چولہے نہیں چلتے. پھر اس کے بعد دیکھیے کہ سعید بن عامر نے جب تھیلی کو دیکھا تو انا للہ و انا الیہ راجعون. کب پڑھتے ہیں جب کوئی صدمہ آتا ہے, پوچھیے اپنے آپ سے, جب مجھے دنیا کی کوئی نعمت ملے تو میرا کیا کلمہ ہوتا ہے. ہائے ہرا واو وٹ کیا سوال لکھی اپنے لیے در ایک, اگر مجھے 1,000 دینار مل جائیں تو میرا ریئیکشن کیا ہوگا. اور ایسے تو اچانک لاٹریوں میں نکلتے ہیں یا ایسی ہی چیزوں میں جس کی امید نہیں ہوتی تو اس وقت ہمارا حال کیا ہوتا ہے. پھر ذرا غور کیجئے کہ بیوی کی فراست تو دیکھیے, جب کہا بہت تکلیف حالت ہو گئی کیا کہا, امیر المومنین وفات پا گئے. یعنی ان کو پتا تھا کہ امیر المومنین جو مسلمانوں کا حکمران ہے اس کی وفات اتنا بڑا صدمہ ہو سکتی ہے. اس نے کوئی اپنی ذاتی بات نہیں کی, اپنے خاندان کے کسی شخص کا نام نہیں لیا. پھر دوسری دیکھیے جب انہوں نے کہا اس سے بھی بڑی بات ہو گئی تو پھر بیوی نے کیا کہا, اچھا پھر مسلمانوں کو کہیں نقصان پہنچا. اس سے کیا پتا چلتا ہے اس دور کی عورتوں کی فراست بھی کتنی, ان کے دلوں اور دماغوں پہ بھی اسلام چھایا ہوا تھا. میں آپ کو سب کو ایکٹیویٹی دے سکتی ہوں کہ خدا نخواستہ اگر ہمیں کوئی ایسی خبر ملے کہ کوئی بہت خراب حالات ہو گئے یا مشکل ہو گئی تو کوئی آپ سے کہے, فون کرے آپ کو اور کہے کہ بہت بری خبر ہے, سچی بتائیے گا کہ پہلے ذہن میں کیا آئے گا, فوراً کیا آتا ہے. کوئی کہہ دے خدا نخواستہ کسی کا شوہر ہی گھر میں آئے اور کہہ دے کہ بہت بری خبر ہے, کیا کہیں؟ ماں باپ بہن بھائیوں کی طرف خیال جائے گا کہ وہاں خیریت ہو, کوئی فیملی پرابلم, ایکسیڈنٹ ہے, کوئی مال کی بات آ جائے گی, کوئی نقصان ہو گیا, بچوں کی طرف خیال جائے گا, جاب پرابلم ہے, لے آف ہو گئے. کیونکہ ہم عموماً انہی چیزوں کے اندر تو پریشان ہوتے ہیں. کوئی ایک بھی ایسا ہو الا ماشاء اللہ کہ جس کی نظر مسلمانوں کے مستقبل, پھر اللہ سے دعا کریں کہ اللہ ہمیں اسلام کی وہ فکر لگ جائے جو ہمیں اپنی ذات کی فکر ہے. ہم تو گھر بیٹھ کے خبریں سنتے ہیں, وہ خبریں جو ان کے لیے ایک دھماکے سے زیادہ نہیں ہو سکتی تھی ہمارے لیے تو وہ روز کا معمول بن گیا اور साथ खबरें सुनते हैं और साथ खाते पीते रहते हैं, साथ ऐश करते रहते हैं। कोई बात नहीं, अल्लाह उन पर रहम करे, हम तो अपने हाल में मगन है, तो अल्लाह ताला हमें एक उम्मत बना दे, उम्मत बन के जिए। फिर आप देखिए कि बीवी ने जब ये बात कही कि आप इस चीज से जान छुड़ा लें जो भी मुश्किल आ गई है, तो कहा तुम मदद करोगी, तो कहा क्यों नहीं करूंगी, और फिर दीनार बटे। उस वक्त क्या उस बीवी के दिल में नहीं आया होगा कि क्या आज हमारे चूल्हे में आग नहीं जल सकती। लिखिए अपने लिए, अगर मैं सईद बिन आमिर की बीवी की जगह होती तो मेरा रद्द अमल क्या होता, क्या मैं ऐसे लम्हे में अपने शोहर की मदद करती या कहती कि चलो ठीक है अब चीज आ गई है तो ले लो, शुक्र करो अल्लाह ने भेज दी। नहीं, वही बीवियां थी कि जिन्होंने शोहरों को दीन के रास्ते में मदद की। और फिर एक और वाक्या, इस वाक्य को ज्यादा अरसा न गुजरा था कि हजरत उमर रजी अल्लाह तआला अन्हु मुल्क शाम तशरीफ लाए। मकसद ये था कि इस इलाके के हालात मालूम कर सके। इन दिनों खम्स का नाम कुवैफा पड़ चुका था, जो लफ्ज कुफा की तस्गीर है। तस्गीर कहते हैं किसी चीज को छोटा करना, और अरब में ये काम रिवाज है कि जो लफ्ज होता है उसको छोटा कर दिया जाता है। जैसे इबन बेटे को कहते हैं तो बुनई छोटे बेटे को कहते हैं। आजकल ये जितने भी इमाम हैं हमारे इर्द गिर्द जिनकी हम किरत सुनते हैं, इमाम खुजैफी, इमाम शुरैम और सुदैस, सुदैस जो है ये सुदुस की तस्गीर है, प्यार से कहते हैं, ये अरबों का एक कल्चर है। इसी तरह आप देखिए कि शुरैम जो है ये भी शर्म से है। तो ये सारे इनके कबीलों के आज जितने भी नाम हमें दिखते हैं ये असल में इनके फैमिली नेम्स है, ये सर नेम्स है। तो फिर कुवैफा जिसको आज हम कुफा कहते हैं, ये इस नाम से इसलिए मशहूर हो गया कि यहाँ के लोग उमाले हकूमत, उमाले हकूमत कौन होते हैं, जो माल हासिल करने जाते हैं, जैसे जकात का माल जमा करने के लिए हकूमत भेजा करती थी उन दिनों में लोगों को, जैसे मनी कलेक्टर्स जो लोग होते हैं वो, तो इनके खिलाफ शिकवा शिकायत करने में अहले कूफा से बहुत हद तक मुशाबहत रखते थे। जब हजरत उमर रजी अल्लाह तआला अन्हो कुवैफा में आए तो यहाँ के लोग आपको सलाम अर्ज करने की खातिर हाजिर हुए। आपने दरियाफ्त फरमाया तुमने अपने अमीर को कैसा पाया, यानी इशारा था उनका हजरत सईद की तरफ के गवर्नर कैसा है। उन्होंने इसकी शिकायत में जुबान खोली और इनके तर्ज अमल के बारे में चार बातें कही जो एक दूसरी से बढ़ चढ़कर थी। हजरत उमर रजी अल्लाह अन्हो फरमाते हैं कि मैंने गवर्नर और शिकायत करने वालों को एक साथ तलब किया और अल्लाह ताला से दुआ की कि अल्लाह सईद के बारे में मेरे गुमान को झूठा ना होने देना, कि मेरा गुमान उनके बारे में बहुत अच्छा है। अब लोग इन पर चार शिकायतें लेके आ गए हैं तो अल्लाह ताला ऐसा ना हो कि ये बातें सच हों जो लोग इनके बारे में कहने वाले हैं। मुझे उस पर बहुत एतमाद था। जब ये लोग और इनका गवर्नर सुबह के वक्त मेरे पास आए तो मैंने दरियाफ्त किया, यानी मैंने पूछा क्या तुम्हें अपने गवर्नर से कोई गिला है। उन्होंने बताया कि हाँ। क्या पहला शिकवा क्या था, कि ये दिन चढ़े तक घर से बाहर नहीं निकलते। इस पर मैंने पूछा कि सईद तुम्हें सिलसिले में क्या कहना चाहते हो। सईद रजी अल्लाह अन्हो चंद लम्हे खामोश रहे, फिर फरमाया कि मैं इस सिलसिले में कुछ कहना नापसंद करता था, लेकिन अब इसके बगैर कोई चारा ही नहीं कि मैं हकीकत साफ साफ खोलकर बयान करूं। तो हकीकत यह है कि मेरे घर में मेरे पास कोई खादिम नहीं, कोई सर्वेंट नहीं। मैं सुबह सवेरे उठता हूँ, घर वालों के लिए आटा गूंथता हूँ, फिर थोड़ी देर तक इंतजार करता हूँ ताकि आटे में खमीर पैदा हो, फिर इसके बाद रोटी पकाता हूँ, फिर वजू करके लोगों की खिदमत के लिए घर से निकल खड़ा होता हूँ। हजरत उमर रजी अल्लाह तआला अन्हु फरमाते हैं कि मैंने इनसे पूछा कि तुम्हें इनके खिलाफ और क्या शिकायत है। उन्होंने कहा कि ये रात के वक्त किसी की नहीं सुनते, यानी रात के वक्त जब कोई शिकायत पेश करता है या इनसे कोई मदद तलब करता है तो ये मदद नहीं करते। मैंने कहा सईद रजी अल्लाह अन्हो इस एतराज का तुम्हारे पास क्या जवाब है। फरमाया अल्लाह की कसम मैं इस बात को भी कभी जाहिर ना करता, मगर किस्सा यह है कि मैंने दिन इनके लिए वक्फ कर रखा है, यानी मैंने दिन तो अपने हुकूमत के कामों के लिए डिवोट कर दिया और रात अल्लाह अज़्ज़ा वजल की इबादत के लिए, कि रात को मैं इबादत में मसरूफ होता हूँ। मैंने पूछा आपको इनके खिलाफ और क्या शिकायत है। वो बोले महीने में एक दिन गफलत से काम लेते हैं। मैंने पूछा कि सईद ये क्यों। सईद रजी अल्लाह अन्हु ने कहा अमीरुल मोमिनीन मेरे पास ना तो कोई खादिम है और ना इन कपड़ों के सिवा मेरे पास कपड़ों का कोई जोड़ा है। और जो इस वक्त कपड़े मैंने पहन रखे हैं, महीने में एक मर्तबा धोता हूँ, फिर मुंतजिर रहता हूँ कि ये खुश्क हो जाएं। जब ये खुश्क हो जाते हैं तो मैं इन्हीं को पहनकर दिन के आखिरी हिस्से में इनका सामना करता हूँ। अल्लाह हू अकबर। फिर मैंने दरियाफ्त किया कोई और शिकायत। उन्होंने कहा, मजलिस में बैठे बैठे कभी इन पर गशी तारी हो जाती है और यूं मालूम होता है कि अहले मजलिस से इनका कोई ताल्लुक ही नहीं। मैंने पूछा कि सईद रदी अल्लाह अन्हो, ये क्या बात है? सईद रदी अल्लाह अन्हो ने कहा कि मैंने हजरत खुबैब बिन अदी की शहादत का मंजर अपनी आंख से देखा था। मैं उस वक्त मुशरिक था। मैंने देखा कि कुरैश उनकी बोटियां काट रहे हैं और कह रहे हैं, क्या तुझे ये बात पसंद है कि तेरी जगह मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम हो? खुबैब जवाब में कहते हैं, खुदा की कसम मैं हरगिज पसंद नहीं करता कि मैं तो अपने घर वालों में इत्मीनान से रहूं और नबी सल्लल्लाहु अलैहि वसल्लम के जिस्म में एक कांटा भी चुभने पाए। जब भी वो दिन मुझे याद आता है, सोच में पड़ जाता हूँ कि मैंने उस दिन इनकी मदद क्यों ना की। डरता हूँ कि शायद अल्लाह ताला मेरा ये जुर्म मुआफ ना करे। इसके बाद मुझ पर गशी तारी हो जाती। ये सुना तो उम्र फारूक रजी अल्लाह ताला ने इरशाद फरमाया, अल्लाह का शुक्र है जिसने सईद के बारे में मेरे हुस्न जन को गलत साबित नहीं किया। इसके बाद आपने 1,000 दीनार भेजे ताकि इनसे अपनी जरूरियात पूरी कर ले। जब ये दीनार सईद बिन आमिर की बीवी ने देखे तो कह उठी कि अल्लाह का शुक्र है जिसने हमें आपकी खिदमात से बेनियाजी बख्शी। यानी आपकी खिदमात से बेनियाजी का मतलब ये कि पैसे आ गए हैं, अब हम एक गुलाम ले लेंगे और काम वो करेगा तो आपको काम करने की जरूरत नहीं पड़ेगी। हमारे लिए जरूरत की कुछ चीजें खरीद लीजिए और घर के कामकाज के लिए एक खादिम रख लीजिए। इस पर आपने बीवी से फरमाया, मैं तुझे वो चीज ना दूं जो इससे भी बेहतर हो। बीवी ने कहा, भला वो क्या? फरमाया, ये दीनार हम उसी को लौटा दें जो हमारे पास लाया है। हम इन दीनारों से कहीं ज्यादा उसके मुख्ताज हैं। बीवी ने कहा, वो कौन? फरमाया, क्यों ना हम अल्लाह ताला को कर्जे हसना दे दें। बीवी ने अर्ज की, आपने दुरुस्त फरमाया, अल्लाह आपको जजाए खैर अता फरमाए। आपने इसी मजलिस में दीनारों को मुख्तलिफ थैलियों में रखा और अपने अहले खाना में से एक शख्स को हुक्म दिया, जाओ फुलां की बीवी, फुलां के यतीम बच्चों और फुलां खानदान के मसाकीन और फुलां कबीले के महरूमों में तकसीम कराओ। अल्लाह ताला ने सईद बिन आमिर को सनद रोजा से नवाजा, यानी अल्लाह उनसे राजी हो गया। आप उन लोगों में से थे जो दूसरों को अपनी जात पर तरजीह देते थे, खुद चाहे घाटे में रहे। रज़ियल्लाहु अन्हु, अल्लाह ताला इन लोगों से राजी हो जाए। और हो गया, और ये अल्लाह से राजी हो गए। लेकिन हकीकत यही है कि जब इंसान अल्लाह से सच्ची मोहब्बत करता है तो वो फिर अपने मामलात को अल्लाह के सुपुर्द कर देता है। तो इसका उन्वान क्या होगा? तारीख साज लोग। ये लोग होते हैं जो तारीख बनाते हैं। हम कौन है? खुद साज। हम खुद को बना रहे हैं। इन लोगों ने तारीख बनाई। ये थे मुसलमानों को आला रुफ्फतें देने वाले, और इसी वजह से मुसलमान बुलंद थे जब तक ऐसे हुक्मरान थे, और ऐसे ही लोगों की जरूरत है आज भी। अल्लाह ताला से यही दुआ करनी है कि अल्लाह ताला आज भी ऐसे ही हुक्मरान हमें मिल जाए। लेकिन याद रखिए, ऐसे हुक्मरान आराम से नहीं मिलते। ये कब मिलते हैं? जब हम अच्छे होंगे तो हुक्मरान भी अच्छे होंगे। पूरे वाक्य से जो बात मुझे समझ में आई वो यही आई कि आज ऐसी कहानियों को आम करने की जरूरत है। आप सबका होमवर्क है कि इस पूरे वीक में, नेक्स्ट वीक से पहले, आपने ये कहानी या ये वाक्य कम से कम 5 लोगों से शेयर करना। बेस्ट तरीका उसका क्या है कि आप अपने बच्चों के साथ शेयर करेंगे। मैंने आपको मॉरल्स लिखाने की कोशिश की, ये 7 छोटी-छोटी बातें करके। आप देख रहे हैं कि इसमें तकरीबन 5 डिफरेंट टॉपिक थे। पूरी बात सुनाने की बजाय आप यूं कीजिए कि अपने बच्चों के साथ एक टाइम रखें, 10 से 15 मिनट का, इससे ज्यादा नहीं। क्यों? कि जब बच्चों को आप थोड़ी सी बात सुनाएंगे और कहेंगे बाकी कल सुनाऊंगी, तो वो ज्यादा इंजॉय करेंगे बजाय इसके कि पूरी बात आज ही सुना दें। तो आप देखिए कि इसमें 6 टॉपिक थे और 6 ही दिन है आपके पास। बच्चों को पहले दिन थोड़ी सी तमीज बांध के पहला हिस्सा सुना दें और इसको स्टोरी कल सुनाएं। उर्दू में है तो बच्चे तो पढ़ भी नहीं सकते ना, तो आप उनको सुनाएं और आप फिर उससे बातें करें, बेटा आप होते तो आप क्या कहते, यानी उनकी ग्रूमिंग करें। 10 से 15 मिनट इस तरह की बात करें और अपने घर वालों को सुनाएं, और बाकी यह है कि जो दूसरे लोग हैं फैमिली के, ये कहीं भी सुना सकते हैं, किसी स्कूल में जाते हैं, संडे स्कूल है, सैटरडे स्कूल है। आप देखिए कि अभी ये अगर सुना दें, अभी ये कहानी है, बाद में इंशाल्लाह ताला ये उनके किरदार में ढल जाएंगी। बच्चे तो इतनी जल्दी पिक करते हैं ना इन चीजों को, और कोई नहीं तो हस्बैंड से शेयर करें, इंग्लिश में ट्रांसलेट करके बता दें, जैसे भी करें, लेकिन अल्लाह ताला हम सब के लिए आसानियां करें। और मुझे कि मुझे ऐसे लग रहा है कि इस लम्हे में हम आने वाली नस्ल की एक ऐसी किरदार साजी करने की कोशिश की तरफ चल पड़े कि अगर हर वीक एक एक सहाबी की बात पढ़ते रहे, तो उम्मीद है ना कि ये बातें माओं को भी पता चलेंगी और बच्चों को भी पता चलेंगी। मैं आप सबके लिए यही दुआ करती हूँ कि अल्लाह ताला आपके इल्म में बरकत दे, जो आपने यहाँ वक्त लगाया, जो मोहब्बत से सुना सीखा, अल्लाह ताला इसकी बरकत आप अपनी नस्लों में देखें, अपने बच्चों में देखें। सुभान रब्बिका रब्बिल इज्जत यम्मा यसिफून, वसलामुन अलल मुरसलीन, वल्हम्दुलिल्लाहि रब्बिल आलमीन।